नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि विश्वको जुन कुनै कुनामा रहेर पनि इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा तपाईँ यो आवाज सुनिरहनु भएको छ। कार्यक्रम अर्पण शुभ साँझको हरेक नवीनतम बसाइहरूका साथमा हामी हरेक दिन साँझ 7 बजेपछि करिब करिब साँझ 7:30 बजेसम्मको यो बसाइलाई लिएर उपस्थित हुने गर्दछौँ। र यो बसाइमा तपाईँलाई 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर मार्फत तपाईँलाई स्वागत गर्ने गर्दछौँ। साथमा तपाईँका सुख दुःख बुझ्छौँ, आजको दिनभर के गर्नुभयो यो बारेमा पनि कुराकानी गर्छौँ र मिठा मिठा भाका तपाईँका लागि ती त सधैँ नै छन्। र यति बेला कोही मित्र हुनुहुन्छ भने इसारा राजबाट रह्यो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हिजोबाट टेलिफोन सम्पर्कमा केही गडबडी छ र हिजो बेलुकाको अर्पण शुभ साँझबाट नै तपाईँसँग हामीले त्यति राम्रोसँग कुराकानी गर्न सकेका छैनौँ र फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा राजबाट रह्यो यहाँनिर, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। उहाँसँग पनि सम्पर्क विच्छेद भइसकेको छ र प्रविधिको कुरा हो, सधैँ भने जस्तो हुँदैन, सधैँ सोचे जस्तो हुँदैन, काम गर्ने क्रममा केही गडबडी रहन्छ, त्रुटि रहन्छ। मान्छेको त भने यो झन् प्रविधिको कुरा बुझ्न अलिकति गाह्रै हुन्छ र पनि हाम्रो यो प्रयास जारी नै छ। तपाईँसँग कुराकानी गर्ने, तपाईँको सुख दुःख बुझ्ने हाम्रो यो प्रयास रहि नै रहनेछ। फेरि पनि यति बेला आत्मीय मित्र राजले हामीलाई जानकारी गराइरहेका छन् कोही मित्र सम्पर्कमा हुनुहुन्छ भनेर। हेरौँ उहाँसँगको कुराकानी सफल हुन्छ कि हुँदैन, एकपटक प्रयास गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट प्रेम कुमारी। अनि प्रेम कुमारीजी हाम्रो आवाज राम्रैसँग सुनिरहनु भएको छ? यहाँ केही साथीहरूलाई सम्पर्कमा ल्याउन खोज्दा खोज्दै केही गडबडी देखा परे, त्यही कारणले मैले तपाईँसँग बुझ्न खोजेको। सुनाउनुहोस् प्रेम कुमारीजी, आजको दिनभर कसरी बित्यो तपाईँको? खासै केही पनि भएन है। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने हो आज? धन्यवाद दादालाई अनि अर्पण हुनु भयो मेरो साथीहरू सुनिता अनि पर्छ हुनुहुन्छ विज्ञान श्रेष्ठ अनि जसमा चाहिँ मलाई प्रेम कुमारी भनेर चिन्नुहुन्छ सम्पूर्णलाई। हुन्छ प्रेम कुमारीजी, आउँदै गर्नुहोला, अहिलेलाई भने छुट्टिन्छ, नमस्कार। आउनुभएको थियो प्रेम कुमारी माडीबाट, उहाँसँग भन्ने कुराकानी सफल रह्यो। फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजको रहेको छ। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz ध्वनि तरङ्गमा हामीलाई सुनिरहनु भएको छ। फेरि पनि कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट के भन्नुभयो? शुक्लाल लामा। सुनाउनुहोस् शुक्लालजीको खबर के छ? ठिकै छ दादा। अनि आजको दिन कसरी बित्यो शुक्लालजीको? बसी बसाइमै बित्यो। उन्नतिका कुराहरू केही भएनन्? केही भएन है। कसलाई सम्झने आज? अनि अशोक, प्रजल अनि रमेश अनि दादालाई अनि शुक्लाल भन्ने चिन्न सम्पूर्ण दादा। हुन्छ शुक्लालजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ, नमस्कार। आउनुभएको थियो शुक्लाल लामा खोराकबाट, फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनाउनुहोस् प्रमोदजी, के भयो आजको दिनमा? आजको त त्यस्तै हो दादा, गर्मी भव्य चल रहा अनि ठिकै चलिदिएर अब सिधानमा यो खोराकतिर नि यस्तै हो, सिधान सराई हिजो आएको थियो म मासतिर अनि गर्मी सबै त्यस्तै दादा, सबैतिर गर्मी उस्तै छ है। हजुर। भनेपछि अहिले कुराकमा बाली चाहिँ के लागिरहेछ, मकै लागिरहेछ कि के छ? बाली लगाएको दादा, अनि त्यही मकै लगाएको छैन, अहिले मरिरहेको छैन, अब पानी पर्दैन, अब यसपालि छैन दादा, गर्मीले मकैलाई सखाप बनायो है यसपालि, हजुर पानी परोस् यही कामना होइन? हजुर दादा, ककसलाई सम्झने आज? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि कन्ट्रोल रुम हुने दादालाई, अनि मेरो घर परिवारको लागि, अनि साथीहरू मेरो तिलक भान्जा, अनि तिलक तामाङ, अनि मेरो दयाहरू सबैको लागि, अनि दिदी भेनाज्यू, अनि शान्तिमाया चेपाङको परिवारलाई, अनि अर्पण एफएम सुनिरहनु भएको सबैको लागि दादा। हुन्छ प्रमोदजी, आउँदै गर्नुहोला फेरि पनि, अहिलेलाई भने छुट्टिन्छु, नमस्कार। नमस्ते दादा। प्रमोद तामाङ कुराक साथ गोठेरीबाट आउनुभयो, सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो। यति बेला भने भाका बज्ने बेला भइसकेको छ, पृष्ठभूमिमा सुमधुर धुन तपाईँले सुनिसक्नु भएको छ, यसै भाकालाई अलिकति ठुलो आवाज बनाउँछु र तपाईँ भने कार्यक्रम सँगै रहनुहोला। धेरै माया गर्छु, मर्ने बेला सबैले राम राम भन्दै मर्छन्, म त तिम्रै नाम जपी जपी मर्छु। मर्म स्पर्शी भाका यति बेला मैले तपाईँको लागि अगाडि बढाएँ। कार्यक्रम अर्पण शुभ साथ सुन्दै हुनुहुन्छ। समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्ग तपाईँ यति बेला श्रवण गरिरहनु भएको छ। र फेरि पनि कोही मित्र सम्पर्कमा हुनुहुन्छ भने इसारा मैले पाएको छु, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँगको यो कुराकानी सफल रहन सकेन। अर्को मित्र पनि हुनुहुन्छ भने इसारा। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट सरिता लामा। कोराकबाट सरिता लामा। हजुर। के गर्नुहुन्छ सरिताजीले? म पढ्दैछु। पढ्दै हुनुहुन्छ? हजुर। सुनाउनुहोस् अनि अरू नयाँ नौलो खबर। सबै ठिकै छ। आज पानी पर्ला जस्तै भएको थियो तर परेन। आशा थियो पानी पर्ने तर परेन है? हजुर। कसलाई सम्झने आज सरिताजीले? सर्वप्रथम हजुरको लागि धन्यवाद। त्यसपछि राजदाताको लागि, अनि मेरो घर परिवारको लागि, मेरो विदेशमा हुने दाजुहरूको लागि, अनि मेरो साथीहरू लक्ष्मी, रमिता, सन्त, सुनिता र मलाई सरिता लामो भनेर ज जसले चिन्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि। सरिताजी आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। सरिता लामा हुनुहुन्थ्यो कोराकबाट। फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर उहाँलाई पनि स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकदेखि इन्द्र कुमारी। कोराकदेखि इन्द्र कुमारी। हजुर। इन्द्र कुमारीजीले के गर्नुहुन्छ? ए, घरमै बसी बसाउँछु दादा। घरमै बसी बसाउँछ? कसलाई सम्झने आज? मेरो घर परिवार, मेरो साथीहरू रिनुका, पार्वती, निरेविका, सङ्गीता, सरिता अनि राम, यति नै दादा। हुन्छ इन्द्र कुमारीजी आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनुभएको थियो इन्द्र कुमारी कोराकबाट, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउनु भयो। र यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा राजको रह्यो यहाँनिर, उहाँलाई स्वागत गर्नुभन्दा पहिला तपाईँलाई जानकारी गराउँ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत यो आवाजलाई सुनिरहनु भएको छ। कोही मित्र हुनुहुन्छ उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट अनिता। इच्छा कामनाबाट अनिता। हजुर। अनिताजी के छ हालखबर? सबै राम्रै छ होइन? हजुर। कसलाई सम्झने आज? मेरो घर परिवार, क्विन्टल बस्ने हजुरआमा, अङ्कल आन्टी, अनि दाई भाउजूहरू, अनि गरिबारी बस्ने दिदी बहिनीहरू, मेरो साथी समरङलाई, अनि अनिता भनेर चिनी नचिने सम्पूर्णलाई। अनिताजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्कार। आउनुभएको थियो इच्छा कामनाबाट अनिता, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा हुनुभयो। यति बेला भाका सुन्ने बेला भएको थियो तर राजले कोही मित्र सम्पर्कमा हुनुहुन्छ भन्ने इसारा गरे, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार। एकदमै ठिक छ। सरोजी बोल्नुभयो? हजुर। के छ सरोजी, तपाईँको खबर सुनाउनुहोस्। ठिकै छ। अनि यो समयमा के गर्दै हुनुहुन्थ्यो? गर्मीले अब के भयो के भयो है? कहिले गर्मीले पकायो, कहिले गर्मीले उठ्नै नसक्ने बनायो होइन? कसलाई सम्झने आज? हजुरलाई धन्यवाद। घमण्डलाई, देशलाई, मेरो विदेशमा रहने आफ्नो मान्छेलाई, मेरो सानो छोरालाई, अनि अर्पण एफएम भोलि युनिटलाई र मलाई चिनी नचिनी सम्पूर्णको लागि। हुन्छ सरोजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्ते। सरो अधिकारी आउनुभएको थियो पदमपुरबाट, यति बेला भने फेरि पनि भाका नै अगाडि सारीमा भएको छ। यो भाका तपाईँका लागि शीतल दिने पिपल समी छ अरू मलाई केही छ सानो तिमी छैनौ तिम्रै कमी छ। यो भाका हामीले यति बेला अगाडि बढायौँ तपाईँको लागि, याम छेत्री अनि विष्णुबाजीको आवाजले सजिएको भाका रहेको थियो र फेरि पनि तपाईँहरूलाई नै टेलिफोन सम्पर्कमा स्वागत गर्ने तयारी गरिरहेको छु। कोही मित्र हुनुहुन्छ भन्ने इसारा रह्यो, यहाँनिर उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट प्रवीण तामाङ। सुनाउनुहोस् प्रवीणजी, आजको दिनभर के गर्नुभयो? आज दिनभर के गर्नुभयो प्रवीणजीले? पढेर बिताउनु भयो आजको दिन। कसलाई सम्झने? धन्यवाद। हुन्छ प्रवीणजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। प्रवीण तामाङ कोराकबाट हुनुहुन्थ्यो, हामी अलिकति अन्त्यमा छौँ, एकजना अन्तिम मित्रसँग मात्र कुराकानी गर्ने समय छ, उहाँलाई पनि स्वागत गरिहालौँ। हजुर नमस्कार, कोही मित्र हुनुहुन्थ्यो सम्पर्कबाट टाढा भइसक्नु भएको छ, अब हामी टेलिफोन लिँदैनौँ राज, किनभने निकै समय गइसकेको छ। आठजना मित्रहरूसँग कुराकानी गऱ्यौँ, माडीबाट प्रेम कुमारी आउनुभएको थियो, कोराकबाट शुक्ला लामा, त्यस्तै कोराक साथ गोठेरीबाट प्रमोद तामाङ, कोराकबाट सरिता लामा, कोराकबाट इन्द्र कुमारी, इच्छा कामनाबाट अनिता, सरु अधिकारी पदमपुरबाट, अनि अन्त्यमा कुराकबाट प्रवीण तामाङ, आठजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। व्यवसायमा आजको लागि कार्यक्रमको समय सकिएको छ र तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र आजको लागि कार्यक्रम अर्पण शुभ साँझको समय सकिएको छ, मैले अघि नै जानकारी गराइसकेँ। भोलि फेरि कार्यक्रमको अर्को नयाँ व्यवसायमा तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद। प्रविधि कक्षीबाट साथ दिने आत्मीय मित्र राजलाई पनि धन्यवाद। तपाईँकै लोक भाकाको साथी रामु आचार्य बिदा हुन्छु, नमस्कार। जाँदा जाँदै मिलन लामा अनि दुर्गा सापकोटाको आवाजमा औला भाची गन्दा तपाईँको लागि। औला भाची गन्दा संसारैमा तिमी नै मन पर्छ अरु सबै भन्दा, सानीलाई म छाडी अरू लागुन अगाडि पछाडि, औला भाची गन्दा संसारैमा तिमी नै मन पर्छ अरु सबै भन्दा, संसार